www.attableek.com, The Reviver of Iman. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له، ومن يضلل الله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ونبينا وحبيبنا ومولانا محمدا عبده ورسوله، أرسله بالحق بشيرا ونذيرا بين يدي الساعة. من يطع الله ورسوله فقد رشد، ومن يعصهما فإنه لا يضر إلا نفسه ولا يضر الله شيئا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا. قال النبي صلى الله عليه وسلم: النكاح من سنتي. وقال أيضا: فمن رغب عن سنتي فليس مني، أو كما قال النبي صلى الله عليه وسلم. ونسأل الله ربنا أن يجعلنا ممن يطيعه ويطيع رسوله ويتبع رضوانه ويجتنب سخطه، فإنما نحن به وله. By Akhtar Muhammad, on behalf of the wakil of the bride, Janab Muhammad Saleji, and the two witnesses, by Ismail Manga and Hazrat Muhammad Ibrahim Kadwa, I give Maryam Muhammad Kadwa in your nikah in lieu of 3 gold bangles. Do you accept her in your nikah? She accept. Barakallahu lakum wa baraka alaykum wa jama'ulakum fi khair. Allahumma salli ala Muhammadin wa ala ali Muhammadin kama sallaita ala Sayyidina Ibrahim wa ala ali Sayyidina Ibrahim innaka hamidu majid. اللهم بارك على سيدنا محمد وعلى آل سيدنا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد. اللهم لك الحمد كما أنت أهله، فصلي وسلم على سيدنا محمد صلى الله عليه وسلم كما أنت أهله، وافعل بنا كما أنت أهله، فإنك أهل التقوى وأهل المغفرة. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم ألف بينهما كما ألفت بين سيدنا محمد صلى الله عليه وسلم وأزواج المطهرات رضي الله تعالى عنهن. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے مولائے کریم، اس نکاح کو بے حد قبول فرما، آپس کے جوڑ میں اللہ محبت اور مودت پیدا فرما، تمام شریر کے شر سے، فتین کے فتنے سے، حاسدین کے حسد سے پوری پوری حفاظت فرما، آپس کے خاندانوں میں جوڑ اور محبت اور مودت پیدا فرما. اللہ نیک اور صالح اللہ اولاد وجود میں آنے کا فیصلہ فرما. اے اللہ مدد فرما. اے مولائے کریم، اپنے کرم اور فضل سے اے اللہ، نبی پاک صلی اللہ علیہ وسلم نے جتنے بھی خیر کی دعا مانگی ہم کو اور پوری امت کو، اے اللہ وہ خیر نصیب فرما. جن شرور سے، جن فتنوں سے، جن برائیوں سے، جن بیماریوں سے نبی کریم صلی اللہ علیہ وسلم نے پناہ چاہی، ہم کو اور پوری امت کو پناہ نصیب فرما. اپنے کرم اور فضل سے ہم نے جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گیا وہ بھی عطا فرما. وصلی اللہ علیہ سیدنا محمد وعلی آلہ وصحبہ. وأصحابه وأزواجه وذرياته وأهل بيته وأمته وعلينا معهم أجمعين بفضل سبحان ربك رب العزة عما يصفون والسلام على المرسلين والحمد لله بارك الله لك وبارك عليك. الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين ولا تستوي الحسنة ولا السيئة ادفع بالتي هي أحسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم وما يلقاها إلا الذين صبروا وما يلقاها إلا ذو حظ عظيم وقال تعالى قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني وسبحان الله وما أنا من المشركين صدق الله العظيم. محترم دوست اور بزرگو, اللہ جل جلالہ و امن والہ کا بے انتہا فضل و احسان ہے, اس نے ہمیں دین کی نسبت پر ہونے والی اس مبارک محنت میں عملی طور پر شرکت کی توفیق عطا فرمائی ہے, اس پر ہم اللہ کا جتنا بھی شکر ادا کریں تھوڑا ہے. بسم اللہ الرحمن الرحیم, نحمده ونصلی ونسلم علی رسوله الکریم, اما بعد, respected elders and dear brothers, all praises are due to Allah Tabaraka Ta'ala, that Allah Subhanahu Wa Ta'ala has gathered us here on the basis of the effort, the practical effort of deen. It's a great favor of Allah Subhanahu Wa Ta'ala. May Allah grant us tawfiq to value this great favor of Allah. یہ ہماری سعادت ہیں, خوش قسمتی ہیں کہ ہماری جان, ہمارا مال, ہمارا وقت نسبت خداوندی پر خرچ ہو رہا ہے. It's a great favor of Allah Subhanahu Wa Ta'ala that our health, wealth and time, our capabilities are being spent on the connection of Allah Subhanahu Wa Ta'ala. یہ اسی کی توفیق ہے, اسی کا فضل ہے کہ وہ ہماری ان صلاحیتوں کو, ان نعمتوں کو اپنے دین پر خرچ کروا رہا ہے. It's only the favor of Allah Subhanahu Wa Ta'ala that Allah Subhanahu Wa Ta'ala is making us spend our capabilities, our abilities, etc. for the effort of deen. اس پر ہم جتنا شکر گزار بنیں گے اللہ پاک مزید اضافہ کرے گا. The more we will thank Allah, the more we will make shukr to Allah, Allah will increase his favor upon us. اس لیے کہ ہمیں اللہ کی ضرورت ہے. So we need Allah. اللہ کو ہماری ضرورت نہیں ہے. Allah Subhanahu wa Ta'ala does not need us. اس کے پاس لاکھوں کروڑوں بندے ہیں. Allah Subhanahu wa Ta'ala has got millions and millions of different creations. वो किसी के से भी अपना काम करवा सकता है. He can take work from any one of his creations. वो बंदों का भी मोहताज नहीं है, उसके पास बहुत सारी मखलूकात हैं. Allah Subhanahu wa Taala is not need of human beings also. Allah Subhanahu wa Taala can use other creations of his also. उसके पास करोड़ों फरिश्ते हैं. Allah Subhanahu wa Taala has got countless angels and malaika. जिनकी सिफत ये बताई, ला यअसून अल्लाह मा अमरहुम व यफअलून मा युअमरून. Allah Subhanahu wa Taala tells us regarding them in the Quran Kareem, wa yaf'aluna ma yu'marun, whatever they are commanded by Allah Subhanahu wa Taala, they carry out the command of Allah. Ke wo zara barabar na farmani nahi karte aur jo hukm diya gaya wo karte rehte hain. They do not disobey Allah in the least, but whatever Allah commands them, they carry out the command of Allah. Aur karoron makhlukat hain Allah ke paas. And Allah Subhanahu wa Taala has got countless other creations of his. लेकिन उसने अपना नाम लेने के लिए, अपनी बात कहने के लिए, उसकी बड़ाई बोलने के लिए, उसके बंदों तक पहुंचने के लिए अल्लाह ने हमें तौफीक दी है, ये हमारी सआदत है. From all the different creations, Allah Subhanahu wa Taala has chosen us to glorify him, to praise him, to speak about his greatness, and to take the name of Allah to the creation. Allah Pak has chosen us. The great favor of Allah Pak upon us. Hukumat ki naukri ke liye log line mein lagte hain. People, they stand in queues to work for the government. Aur jis satah ki wo qabiliyat mangte hain, wo qabiliyat paida karte hain. And what the degree of capabilities they need, then they make an effort to reach that capabilities. Apne andar wo capacity, wo qabiliyat nahi hai to apni aulad ko taiyar karte hain. 15-15 saal lagwate hain bachchon ke hukumat ki naukri ke qabil ho jave. If they cannot do it, they will make an effort on their children, etc., that spend so many years and prepare yourself so that you can start working for the government. Aur phir bhi qabiliyat paida hone ke baad kitne chakkar kaatte hain, tab jaake wo kisi government ki naukri par lagta hai. And after studying and getting those degrees, etc., and then so many difficulties they go through so that finally they can reach that position, that post in the government post. Agar hamari qabiliyat dekhi jave to hum duniya ke bahut sare kamon ke qabil nahi hain. If you look at our capabilities, we have got nothing. Many things of the dunya we cannot do. Balki ghar ke bahut se kamon ke hum qabil nahi hain. Even many household chores too, we cannot carry them out. Bachche baaz martaba kehte hain, abba aap rehne dijiye, ab aapse nahi ho pa raha, hum kar lenge isko. Sometimes the child will tell the father that abba, you leave it, it will be a bit difficult for you, let us carry out this work. Biwi baaz martaba kehti hai ki aapko is kaam mein samajh nahi hai achhi, wo aap rehne dijiye isko. The wife will say, you do not understand all these things, you leave it, we will do it. ye sari kamzoriyon ke bawajood Allah Pak ne hame apne kaam ke liye taufeeq di hai, to hum is par jitna shukr kare wo thoda hai. In spite of all these weaknesses, Allah Subhanahu wa Taala has made it possible for us to involve ourselves in this effort of deen. So much shukr we must make to Allah Subhanahu wa Taala. Shukr ki kaifiyat ke sath karenge to kaam karne mein maza aayega. If we do it at all the time being grateful to Allah Subhanahu wa Taala, with shukr of Allah Subhanahu wa Taala, then we will enjoy doing this effort. Aur tabiyat chalegi, and our nature also will go towards this. Kaam hamare upar bojh nahi banega, it will not be a burden upon us. Balki jitna karte jayenge utna aasan hota jayega. The more we will carry it out, the more easier and easier it will become. Aur dusri cheez hai ki is kaam par milne wale nafon ke dhyan ke sath hum kaam karenge. And we should keep in mind what benefits and what promises Allah Subhanahu wa Taala has promised us for this great effort. Yani fazail ke istehzar ke sath, keeping the virtues in mind, ki is par kya milne wala hai, what Allah will give us for this. Sabse badi cheez ke isse Allah milega. The main and most important is that we will get Allah himself. Ha, Allah ka taluq milega. We will get the connection of Allah Subhanahu wa Taala. Subah sham Allah ko bolte bolte, uski ibadat karte karte, uska naam lete lete, aur logon ko Allah ki baat batate batate, sabse pehle Allah milega. Morning, evening, glorifying Allah, praising Allah, making the ibadat of Allah, calling towards Allah, telling the people about Allah, you will get Allah himself. Aur yahi hamara sabse bada sarmaya hai ki hame Allah mil jave. And this is our greatest capital, that we get Allah. Allah ka taluq mil jave. We get the connection with Allah Subhanahu wa Taala. Uski zaat-e-ali ka yaqeen mil jave. We get yaqeen and conviction in the greatness of Allah. Allah ka dar mil jave. We get the fear of Allah in our hearts. Aur aisa taluq mil jave ke 24 ghante har hal mein uske dhyan ke sath hamari zindagi guzar rahi ho. And such a connection with Allah, the 24 hour of our daily life, then we are conscious of Allah Subhanahu wa Taala at all times. Ye uska aasan rasta hai ki hum subah sham raat din har waqt us Allah ki taraf bula rahe hain. And the easy way to to get this, to achieve this, is morning, evening, all the time we are calling towards Allah subhanahu wa ta'ala. Is mehnat se wahi chaha ja raha hai. And this is what is required from this effort. Ke har musalman da'i ban ke zindagi guzare. Every believer, every person of iman becomes a da'i, an inviter towards Allah subhanahu wa ta'ala. Itni da'wat dein ke da'wat hamari sifat ban jave. So much da'wat you must give, that da'wat should become an inborn quality within us. Jaise aadmi medical ki padhai itni karta hai ke doctor hona aur mahir us apne fan ki maharat wo uski sifat ho jati hai. Like for example, a doctor, so much you study in the medical field, all the time busy with medicine, that becomes part and parcel and the nature of his life, that medicine becomes part and parcel of him. Ek aadmi engineering ko itna padhta hai ki uski sifat ban jati hai. Like a person who is studying engineering, all the time busy with engineering, so that becomes part and parcel of him. Hame deen ki daawat itni deni hai ki ye daawat hamari sifat ban jaye. That we have to give so much da'wah towards the greatness of Allah, that the greatness of Allah should become part and parcel of our lives. Aur ye usi waqt hoga ki jab is kaam par, is mehnat par milne wala ajr aur uske fazail ka yaqeen hoga. And when will this come? When we have got total yaqeen and conviction in what Allah has promised us, what Allah will give us for this. Aadmi ko amal par jamane wali jo taqat hai, wo uske amal par milne wale nafe ka yaqeen hai. A person to come onto certain amals, then must have yaqeen that on what my Allah will give me, then I have to have conviction in that. Aur uske liye ye fazail ka ilm hai. And we have to have the knowledge of the virtues of this. Ki hum uska dhyan karein. Should keep it in mind all the time. Usko hum sune. Should listen regarding this. Haan, sunna yahi sabse pehla amal hai hamara. The first amal is to listen very very carefully. Ki jitna dhyan tawajjuh se hum sunenge, utna andar jayega. Aur jitna andar utra hai, uske baqadar aadmi ke se bahar niklega. According to how attentively we will listen, inshallah that's the amount will go inside. And what goes inside, that's what's going to come out. Is waqt jo zohar se pehle ki majlis mein kargozari hui, mashallah. Hamza, the reports that came before the Zohar Salah. Ki jahan se ibtida hui kaam ki. From where the work began. Kahin 20 saal pehle, kahin 30 saal pehle, kahin 40 saal pehle, kuch nahi tha. Wahan dheere Allah Pak ne apne fazal se, apne karam se, ek khaka tayyar kiya hai. Some 20, 30, 40 years ago, at one stage where there was nothing at all, now, alhamdulillah, through the fadl of Allah, something is happening now. Allah ne uske liye zariya humein aapko banaya hai. Allah subhanahu wa ta'ala has made the brothers here a means for that. To is par bhi hum Allah ka shukar ada karein. So thank Allah subhanahu wa ta'ala for this. Aur jo kami rahi hai is mehnat mein, us kami ko hum talash karein. And whatever deficiencies there are, you should make an effort to rectify those things now. Kargozari se apne aap kami samne aa jati hai. By means of kargozari, all the deficiencies come in front. Har tarakki karne wala, aage badhne wala apni khamiyan dekhta hai. Every person that wants to progress, you look at his weaknesses. Badi badi companies, badi badi factories aur badi badi companies ke malik jo hain apne gahakon se talab karte hain aapko koi problem kya kehte hain usko feedback ke wo mangte hain unse ki aapko kya fayda ya kya takleef hai kya nuksan hai aap humko dijiye fayde ki cheez hai to hum us par shukrguzar hain kami hogi to hum uski bharpai karenge. Generally we see that many different companies etc, they ask their customers and their clients for any feedback, any problems, did you experience any difficulty, etc. So they get that report back and they try to rectify that problems. Aur wo chote se chote aadmi se bhi qabool karte hain. And even a small, insignificant person also, whatever feedback he gives, they accept it from him also. Isliye ke unko is baat ki fikar hai ki hamara maal market mein chalna chahiye. Why? Because they have got this worry and concern that our goods must become prevalent in the market. To wo har ek ki sunte hain. So they listen to everyone. Aur har ek se mashwara lete hain. And they make mashwara with different people. Aur qabil e islah hota hai to usme durust karte hain. And if there's need for rectification, then they rectify that problem. Yahi tarika hai duniya ke har kaam mein ki agar hum usko tarakki par le jana cha rahe hain to hame uske andar ki khamiyan talash karni hogi. So this is a system of the dunya, that if you want to take something forward, you have to look for the weaknesses and rectify the weaknesses. Aur us un kamiyon ko hame khud dur karna hoga. And we ourselves will have to rectify those problems. Koi dusra un kamiyon ko dur nahi kar payega. Other people will not come and rectify it. Aadmi ki zati zindagi ki jo kami hai, وہ کمی خود ہی آدمی دور کرے گا تو دور ہوگی. If I've got some weaknesses in my own personal life, me myself, I'll have to rectify my own problem. آدمی کی ذاتی زندگی کی کمی اس کا باپ بھی درست نہیں کر سکتا. A person's own weaknesses, his father will not be able to rectify it for him. شاگرد نہ چاہے تو استاد بھی ٹھیک نہیں کر سکتا. Even if a student does not want to rectify himself, the ustad, the teacher cannot do it for him. کہ وہ خود ہی اس کو دور کرنے کی کوشش کرے. It must come from within himself to rectify it. تو کام کے جو آیا سامنے اور درمیان میں کچھ چیزوں کے مذاکرے بھی ہوئے ہیں, آپ حضرات نے وہ سنا بھی ہیں. سب سے پہلی بات تو ہم سب یہ نیت کریں, طے کریں کہ ہمیں اپنے کام کو صحیح رخ پر لے جانا ہے. So first and foremost, from whatever Kalguzari has come forward, we should make this niyat, this intention that inshallah we'll rectify it and make the effort go in the correct direction. اور صحیح رخ کام کا کون سا ہے جو ہمارے بزرگوں نے ہمیں سمجھایا ہے. And what is the correct direction? That effort which our elders have showed it to us and laid it to us. کام کرتے کرتے آدمی کسی بھی فیلڈ میں کام کرتا ہے تو ایک سال, دو سال, پانچ سال, دس سال کام کرتے کرتے اس آدمی کے بہت سارے تجربات بنتے ہیں اور دل و دماغ میں بہت ساری باتیں پیدا ہوتی ہیں. By continuously doing the effort for 10, 15, 20 years, then Allah subhanahu wa ta'ala opens up the different experiences and the know-hows regarding this effort. لیکن ہمیں اپنے تجربات پر کام نہیں کرنا ہے. But we do not depend on our experiences. ہمیں اپنے دماغ کے اسکیم پر اور اپنے دماغ کی کوئی پالیسی پر کام نہیں کرنا ہے. We do not depend on our know-how, our intellect and our schemes. ہمیں اپنے اس کام میں, کیونکہ کام دین کا ہے, تو اس کام میں ہمیں بزرگوں کی ہدایات کی رہبری کے پیچھے چلنا ہے. Because this is the effort of deen, then we take the guidelines from our seniors, from our elders. ہاں, اس لیے کہ اس کام کے پیچھے منو آنسو بہے ہیں. Because behind this effort, a lot of sacrifice and a lot of tears has went through. اور اس کو اللہ پاک کے وہاں بڑی دعاؤں, بڑی قربانیوں کے بعد قبول کروایا گیا ہے. A lot of sacrifice, lot of tears, lot of duas, lot of the difficulties we've gone through, then this effort was accepted. اس کے بعد یہ عالم میں چلا ہے. After that, this work has spread in the whole world. ہاں, اس کے پیچھے بڑی دعائیں ہوئی ہیں, بڑی قربانیاں لگی ہیں اس کے پیچھے. A lot of dua and sacrifice went behind this effort. اس لیے ہمیں کوشش یہ کرنی ہے کہ بزرگوں نے جو طریقہ کار سمجھایا ہے اسی طریقہ کار پر ہمیں لکیر کا فقیر بن کے چلنا ہے. That's why we have to continuously keep this in front of us, that whatever our elders are saying it, whether we understand it or not, let us do it how our elders are telling us to do it. ابتدا میں بہت سی چیزیں قابو میں نہیں آتی ہیں. In the beginning we will not be able to understand it. لیکن جب اس پر جمے رہیں گے تو قابو میں آ جائے گی. But when we continuously do it how they are telling us to do it, then Allah will open it up to us. تاجر آدمی نئی دکان شروع کرتا ہے تو مہینے, دو مہینے, چھ مہینے, بعض مرتبہ سال بھر لگ جاتا ہے, وہ جمتی نہیں ہے. A businessman opens up a new shop, sometimes 1 month, 2 months, 3 years, sometimes up to a full year also, nothing is happening, no profits is seeing. نیا تاجر اکھڑ جاتا ہے. A new businessman, he'll give up, he'll lose hope. تو پھر پرانے تاجر سمجھاتے اس کو. Then the old businessman come and explain it to him. کہ بھائی کاروبار تو ایسے ہی ہوتا ہے. That this is how business carries on. اور تھوڑی صبر کرو. Have patience. اور جم جاؤ. Be firm. تو پھر وہ اس ہمت سے وہ جمتا ہے. Then after that, he remains firm and steadfast. پھر وہی کچھ مدت گزرتی ہے, دھیرے دھیرے دھیرے دھیرے وہ اپنی تجارت پر جم جاتا ہے. And after slowly as time goes, he becomes firm and that business starts flourishing. لیکن اگر اس کو چھوڑ دیں, but if he gives up that business, دوسرا کاروبار شروع کریں, another business will start, دو چار پانچ مہینے اس میں محنت کرے گا, after 2-3 months he'll make effort there, پھر تیسرا شروع کرے گا, then that's not working out, you'll start something else, وہ بھی نہیں جمع چھ مہینے میں, that's not working out, تو اپنا پورا سرمایہ ختم کر دے گا, then he'll finish up all his capital, everything will be gone, وہ کبھی تاجر نہیں بنے گا, he'll never become a businessman, وہ آخر میں ملازمت کرے گا, in the end he'll become a laborer. ایسے دین کا یہ کام بھی جو ہے ابتدا ہوتی ہے, شروعات ہوتی ہے, دھیرے دھیرے جمتا ہے. Just like that, the effort of deen also, in the beginning, initially, we'll have to go through some difficulties, etc. But slowly, as we go, then it will become firm. ہاں, پرانے لوگوں نے بڑی محنتوں کے بعد اس کو یہاں تک پہنچایا ہے. Our seniors, our elders, our old people, after a lot of sacrifice, they brought this effort to this level. اب تو اللہ کا فضل ہے کہ سب جگہ مجمع ہے. Alhamdulillah, through the grace of Allah, everywhere, alhamdulillah, the great number of people doing the effort. Abhi kargozari mein sunan, har jaga kahin 100 aadmi, kahin 400 aadmi, kahin 200 aadmi, 4 mahine wale hain. In the reports that we heard before namaz, some places 50, 100, 200, 300 4 months. Kisi halqe mein 100, kahi 125, kahi 150 ulama hain. Some places 100, 150, 200 ulama. Bas ab zarurat is baat ki hai ki hum apne is pure majme ko saath lekar kaam ka ek munazzam nizam taiyar karein. Now the requirement is this now that how all of us together we carry out the effort how it's supposed to be carried out. Aur aisa nizam banave ki hamare jitne bhi waqt lage hue saathi hain wo unka istemal shuru ho jave. That every saathi of ours, every companion of ours that have spent time and made an effort, how everyone can become occupied in this effort, everyone can be used. Us cheez ko kabu mein lane ke liye sabse badi cheez ki jiski zarurat hai wo qurbani hai. And the most important, how this can come into existence, is qurbani, sacrifice. हाँ, और चंद लोगों की कुर्बानी पर ही कोई भी इमारत तामीर होती है. Few people give that sacrifice in the beginning, you see the building comes up. हाँ, अगर ये आया हुआ मजमा है पूरे मुल्क का है, सारे इलाकों का है, अगर ये इस जोड़ से तय करके जाता है कि हमें अपनी कुर्बानी की सतह बढ़ानी है. So those of us that are present here, we should make this determination in our hearts that inshallah we would increase the level of our qurbani. Aur hame kaam ko kaam banana hai. And we have to make the work of a work. Ha, Maulana Ali Sahab rahmatullah alayh farmate the ki kaam ko kaam banaoge to kaam banega warna khel ban jayega. Maulana Ali Sahab rahmatullah alayh say, if you take this work seriously it will become a work, otherwise it will just become a plaiting. To isliye hame ye tay karna hai ki inshallah hum qurbani badhayenge. So we will inshallah increase the level of our qurbani. Badhayenge inshallah. All of us will do this inshallah. Kaun kaun tay karte hain? Who makes a niyat to do this inshallah? Haan, is par hum Allah se mange. You should make dua to Allah and ask from Allah for this. Ki Allah tu hame is par jama de. So Allah, you keep us firm upon this. Iski taufeeq humko de de. Grant us taufeeq to do this. Is kaam ko hamari zindagi ka mehboob mashghala bana de. Make this effort a beloved occupation of our lives. Haan, ye Allah se mange ki Allah hum khud soche ki hamara mehboob mashghala kya hai. All of us should ask our own selves in our own hearts, what is the most beloved occupation to me? Jis cheez mein hamari zyada tabiyat lagti hai. In what my heart is going towards more? Allah ki ibadat, deen ki mehnat hai ya kuch aur hai? Is it the ibadat of Allah, the effort of deen, or something else? Kyunki maqsad e zindagi to ibadat hai, daawat hai. Because the object of our lives is ibadat and da'wat. To jo maqsad ho wahi zindagi ka mehboob mashghala hona chahiye. So what is our objective, that should become the most beloved occupation to us. To hum isko bhi Allah se mangenge ki Allah apni ibadat ko aur apne mehnat ko tu hamari zindagi ka mehboob mashghala bana de. We should make dua to Allah. Allah subhanahu wa ta'ala, make the ibadat of Allah and da'wat towards Allah the most beloved things to us. To phir Allah pak uski taufeeq de dega. Allah will grant us taufeeq to do that. Jab taufeeq shamil hal ho jayegi to bimari uzra nahi banegi. Then when the taufeeq of Allah comes, then nothing will be able to stop us. Jab taufeeq ho jayegi to mashghooli uzra nahi banegi. Then the sickness and our occupations will not become an excuse to not do it. Jab taufeeq ho jayegi to duniya ka koi uzra hamare liye uzra nahi hoga. Then when taufeeq from the side of Allah comes, then no excuse will prevent us from being. Sabse badi cheez Allah ki taufeeq hai. The greatest thing is taufeeq from the side of Allah. Jinke saath shamil hal hain wo bimariyon ke saath chal rahe hain. That whoever Allah pak grants taufeeq, in spite of all the sicknesses etc, they're still carrying on and on and on. Wo mashghooliyon ke saath chal rahe hain. In spite of the so many different occupations, they are still carrying on doing their effort. Wo faqr o faqa ke saath chal rahe hain. In spite of poverty, they are still doing this effort. Haan, aur ye purane zamane ka qissa nahi hai, is waqt abhi chal rahe hain. It's not something historical or in the olden days, currently it's happening like that. Haan, isliye hum sab Allah ki taraf mutawajjih ho ke Allah tu hame iski taufeeq de de. That's why we should continuously be asking from Allah for taufeeq for this. Mangenge inshallah Allah se. We'll ask from Allah. Kaun kaun mangenge? Who will ask from Allah? Haan, do rakat padhe, rozana padhe. रोजाना पढ़े. हम इस काबिल नहीं है कि हम अल्लाह में इसमें चला दें, लेकिन उसने तौफीक दी है, अब उससे काबिलियत मांग लेंगे. अल्लाह काबिल भी बना दे और चला भी दे. डेली वी शुड रीड टू रकअत्स ऑफ सलात एंड आस्क फ्रॉम अल्लाह एंड अल्लाह विल ग्रांट इट टू अस इंशाल्लाह. अल्लाह के दीन से, दीन की मेहनत से इस्तिग़ना न बरते. वी मस्ट नॉट बिकम इंडिपेंडेंट ऑफ अल्लाह एंड द एफर्ट ऑफ द दीन ऑफ अल्लाह. दुनिया के लिए इस्तिग़ना बहुत मुफीद चीज है, वो सिफत है. For in regards to the dunya, the worldly things, istighna, to be independent of it, to not be in need of it, is something that is beloved to Allah. That something should work towards. वो कमाल है. It's a perfection. कि कोई आदमी दुनिया से मुस्तगनी है. A person becomes mustaghni and independent of the dunya. माल से मुस्तगनी है, हुकूमत से मुस्तगनी है, जमीन जागीर से मुस्तगनी है. Independent of wealth, the government and this and that, is something that is beloved. ये सिफत है. It's a great quality. ये खूबी है. it's something that you should look forward to. لیکن دین کے ادنا عمل سے بھی استغنا یہ آدمی کی محرومی ہے. But in regards to deen, say I'm independent of this, I do not need this, then this is a person's downfall. ہاں دین کی ادنا سی خدمت بھی ہے تو ہم اس کو سامنے جا کر قبول کریں گے. The seemingly the smallest and the most insignificant خدمت of deen, no, we should go forward and try to do it. کوئی کام ہم سے نہیں ہو پائے گا تو ہم روئیں گے اس پر. If you cannot carry it out, you should cry to Allah. Allah Pak, make it easy for me to do it. خوش نہیں ہو جائیں گے. You must not become happy that no, I did not do it. چلو بھائی وہ کرتے ہیں, کرنے دو ان کو. Say, other people are doing, let them carry on. ایسا نہیں ہوگا. It must not be like this. صحابہ کے بارے میں آتا نہیں, غزوے کے موقع پر سواریوں کی کمی کی وجہ سے حضور علیہ السلام نے ان کو واپس کیا, وہ روتے ہوئے واپس گئے. تولوا اعینہم تفیض من الدمع. It's like the lives of صحابہ اکرام. When they could not find means to go out in the path of Allah, they did not have the transport, etc., and they had to be turned back crying. Allah Pak says regarding them, تَوَلَّوْا وَأَعْيُنُهُمْ تَفِيضُ مِنَ الدَّمْعِ. They turned back with tears flowing down their eyes. کیوں? Why? Because we could not carry it out. وہ اس کام کے لئے تیار تھے. They were ready to do it. حضور علیہ السلام نے ان کو روکا. But Rasulullah صلی اللہ علیہ وسلم stopped them and said, تو یہ نہیں کہا انہوں, چلو بھئی اچھا ہوا ہم تو گئے تھے. But they did not say, no, oh, very good, we got saved now. بلکہ ان کو اس پر ندامت ہیں. But that deep regret, why they did not go, why couldn't they go? تو ایسے اگر ہم سے نہیں ہو پا رہا ہے تو پھر ندامت ہے. So if something we cannot do, we should have deep regret for this. نادم کو بھی توفیق ہو جائے گی. If a person regrets, Allah Pak grants him توفیق. اللہ راہیں کھول دے گا. Allah opens up the ways. لیکن اگر مستغنی ہے. But if a person is independent. کہ بھئی ہم کو تو ضرورت نہیں ہے, ہم تو نماز پڑھ لیتے ہیں. I do not need it, it's not for me this. ہم تو عمل کرتے ہی ہیں. We are doing the عمل. ہم نے تو پہلے بہت کام کیا ہے. We did lot of work before. تو یہ صفت, یہ چیز اچھی نہیں ہے. This is not a good thing this. ہاں اس لیے ہم اللہ سے طلب کریں, مانگیں کہ یا اللہ ہمیں جمع دے. So we should continuously make dua to Allah. Allah Pak, you keep us firm and steadfast. ہمیں اس پر استقامت دے دیں. Give us steadfastness in this. ہاں پرانے لوگوں سے بار بار سنتے تھے کہ یا اللہ کرتے کرتے مرنے کی توفیق دیں. That we should be continuously hear from our old people that, oh Allah, continuously I'm doing this, and while doing this effort I must die in the path. اور مرتے مرتے کرنے کی توفیق دے. And while I'm dying also I'm doing this effort. ہاں وہ اسی کے طالب ہوتے تھے. They were desirous of this. ان کو روکا جاتا تھا, نہیں روکتے تھے. They should be stopped. No, take it easy now. No, we will continuously do it. ان کے رعایت کی جاتی تھی کہ آپ نہ کریں, آپ کے لیے اب زیادہ معذوری ہے. بولے ہم تو اسی لیے پیدا ہوئے ہیں. Just told them, no, you are sick now, you are old now, stop now. Relax now. Say, no, we are created to do this. اس لیے اندر کا ہمارا دائیہ اور جذبہ ہو. That is why from within we should have that desire to go forward. اور یہ جذبہ ہمارا برقرار رہے گا فضائل کے مذاکروں سے. And when will this desire remain? When continuously you are making مذاکرہ and listening to the fadail and the virtues of this. فضائل کے حلقوں سے. Just sitting in the gatherings of fadail. اور فضائل کو پڑھنے سے. And reading the fadail and virtues. ہاں اس لیے فضائل کو پڑھے بھی, انفرادی مطالعہ بھی کریں. You know, individual times also, infiradi also should read the virtues. اجتماعی حلقوں میں سنیں گے بھی. You know, collective gatherings also, we'll listen to the fadail. اور اسی کے ملاقاتوں میں مذاکرے کریں گے. And in our meetings and our gatherings also, we should make mudhakra, discuss the virtues. اب اس میں جو ہمارے کام کی ترتیبیں ہیں, ایک تو ہے کہ باہر نکل کر محنت ہوتی ہے, چلے میں, چار مہینے میں, ایسے روزے میں, اندرون بیرون, اس کا مذاکرہ انشاءاللہ کل ہوگا تفصیل سے. One is when you out in the path of Allah, 3 days, 40 days, 4 months, when you go out, whatever, all inshallah, that mudhakra will take place tomorrow inshallah. اور ایک ہمارے کام کا نظام ہے مقام پر. And one effort is our local effort. آدمی زیادہ اپنے مقام پر رہتا ہے. That more we spend time at home in our localities. ہاں اس لیے ہمارے لیے مقامی کام بھی ضروری ہے, باہر نکل کر کام بھی ضروری ہے. Both are necessary, the local effort and the work that's done outside also. ان دونوں کو مثال چکی کے دو پارٹ ہیں, ایک پارٹ پھرتا رہتا ہے, ایک پارٹ ساکت ہے. The example of this is that the example of the grinding stone. One is the bottom part, one is the top part. The bottom part remains firm and the top part keeps on turning. حرکت والا پارٹ بھی ضروری ہے اور نیچے والا بھی ضروری ہے. The bottom part is necessary and the one that's moving also, that's also necessary. کوئی کہے اصل تو خروج ہے, کوئی کہے کہ اصل تو مقامی کام ہے, تو دونوں اصل نہیں ہے. Some say no, the more important thing is going out to path of Allah. Some say no, the more important is to remain at home. No, both are not more important. مقامی کام بھی اتنا ضروری ہے جتنا خروج ضروری ہے. That how important the local effort is, so much more important the going out is. Both are important. اور خروج بھی اتنا ہی ضروری ہے جتنا مقامی کام ضروری ہے. And going out is important, like how this is also important. دونوں کو اپنی اپنی جگہ ہمیں برقرار رکھنا ہے. both you have to carry out the importance of it in his own places. ہاں اتنا ہے کہ مقام پر چونکہ آدمی بیوی بچوں کاروبار کے ساتھ ہیں تو مجاہدہ زیادہ ہوتا ہے. The only difference is it will be more mujahada, more sacrifice doing the local work while you are in the environment of your home, your wife, your children, etc. لیکن ایک آدمی نے طے کر رکھا ہے کہ مجھے ان اعمال کو کرنا ہے تو پھر آدمی کی نیت ارادے پر اللہ کی مدد ساتھ ہو جاتی ہے. But when a person decides, no, I have to do it inshallah, then Allah's help comes and Allah makes it easy for him. ہاں مقامی ہمارے اس کام میں بنیادی اور پہلا جو عمل ہے وہ مشورہ ہے. And the first effort in our مقامی work is our مشورہ. یہ مشورہ دو پانچ لوگوں کا کام نہیں ہے. This mashwara is not the effort of just two, three people. ہاں یہ مسجدوار جماعت جو ہے وہ مسجد کمیٹی کی طرح نہیں ہے کہ اس میں دس آدمی ہو گئے, اس کا یہ پریسیڈنٹ ہے, سیکرٹری ہے, اور اس کے بعد ان کے ممبران ہیں. اب اس کے بعد گیارہویں آدمی کی گنجائش نہیں اس میں, تو وہ دس کی کمیٹی ہے, ایک مرے گا تو اب آئے گا آدمی. تو یہ مسجد کمیٹی نہیں, مسجدوار جماعت ہے. یہ مسجدوار جماعت is not like, for example, the committee of the masjid, the chairman, the treasurer, the secretary and a few members and only 10 of them. And the 11th person cannot come in. Only if one person passes away, the next person can step in. It's not like that. The Masjid-Dwar Jamaat is the Jamaat of all the brothers. ہماری مسجد کے اطراف میں رہنے والے جتنے بالغ مسلمان ہیں سب مسجد-دوار جماعت کے ساتھی ہیں. All the بالغ males that are living in and around the masjid, all are part of the Masjid-Dwar Jamaat. جو مسجد میں آ رہے ہیں وہ بھی ہمارے ساتھی ہیں, اور جو مسجد میں نہیں آ رہے ہیں وہ بھی ہمارے ساتھی. All those that are coming to the masjid to perform the salat, all are part of the Masjid-Dwar Jamaat. And those that are not coming, they are also part of our sathis. ان سب کو ہمیں لانا ہے. We have to bring all of them. اب جو مسجد تک آ چکے ہیں, نماز میں آ رہے ہیں, ہماری کوشش یہ ہو کہ آنے والے تو سبھی ہمارے مشورے میں شریک ہو جائیں. Now, those that are coming to the masjid for the salat, an effort should be made how all can become part and parcel of the mashwara in the masjid. ہاں اس لیے مشورے کے لیے ان کو دعوت دیں. So daily you should give them da'wah towards the mashwara. ان کو فائدہ سمجھاویں. You should explain the importance and benefits of the mashwara. ہاں اس کے فضائل بتاویں. The virtues of the mashwara. تاکہ ایک فکر ہو کر مسجد میں آنے والے سارے مصلی جو ہیں ایک فکر ہو کر سر جوڑ کر بیٹھیں. So that all the musallis sit putting their heads together with one heart, one united figure all sitting together. اس مشورے میں جو ہے ہمیں اپنی ذات سے لے کر قیامت تک آنے والی امت میں اللہ کا یہ مبارک دین کیسے زندہ ہو اس کو سوچنا ہے. And what you have to worry about in the mashwara, that from myself to the last person to be born before qiyamah in the ummat of Rasulullah sallam, how deen can come alive in everyone, you should worry about that in the mashwara. Ha, is cheez ko hum mamooli na samjhe. It's not something small and insignificant. Niyat mein badi taqat hai. There's great power in niyat. Ha, hadith pak mein innamal a'malu bin niyat. In the hadith sharif we are told innamal a'malu bin niyat. Verily, the actions will be judged according to their intentions. اگر ہماری نیت پورے عالم کی ہے تو اس کا اثر پورے عالم پر پڑے گا. If our niyat is for the entire world, the effects of the mashwara will be to the entire world. اور اگر ہماری نیت تھوڑی ہے تو اس کا اثر تھوڑا پڑے گا. And if our niyat is limited, then the effects of the mashwara also be very very limited. اس زمانے میں اس کو سمجھنا بہت آسان ہے. To understand this in this day and age is very easy. موبائل سے میسج سینڈ کرتے ہیں. You send a message from the cell phone. اگر کسی کے موبائل میں جو ہے پوری دنیا کے لوگوں کے نمبر ہیں اور ایک میسج لکھ کر وہ آل سینڈ کرے گا تو سب تک پہنچ جائے گا نہیں پہنچے گا. If people from the entire world have got all the contacts in the phone and just send press one button, that message will go to everyone in the whole world. پہنچیں گے نہیں پہنچیں گے سب کو. Will it reach to everyone? ارے ایک ہی میسج ایک ہی بٹن میں پہنچ جاتا ہے. One button, push of a button, that message is gone to all the people in the whole world. ارے پہنچتا نہیں پہنچتا. Does it reach, yes or no? اب کیا نہیں پہنچتا کیا پہنچتا. پہنچ جاتا ہے. اور اگر وہ ان سارے نمبر کے ہوتے ہوئے پانچ نمبر پر سینڈ کریں, ان اسپائٹ آف ہیونگ آل دا نمبرز آف ایوری ون وی جسٹ سینڈ اٹ ٹو فائیو پیپل, تو کتنوں کو پہنچے گا؟ ہاؤ مینی ول ریچ دا میسج؟ صرف پانچ کو. اونلی فائیو پیپل گیٹ دا میسج. ایسے نیت ہے. اگر ہماری نیت میں عالم ہے تو اللہ اس نیت کے مطابق عالم پر اثرات پہنچائے گا. Like that, just like that. If our niyat is the entire ummah, the whole world, Allah will send the effects of it to the whole world. ہاں اس لیے نیت کے احتساب کے ساتھ, تجدید نیت کے ساتھ مشورے میں بیٹھے. Continuously you should rectify your niyat and with what niyat you are sitting in the mashwara. اور میدان عمل ہمارے سامنے ہماری مسجد کا اطراف ہے. And the place of the effort is the masjid and around the entire masjid. کہ ہماری مسجد کے اطراف میں جتنے مکان ہیں ان سارے مکانوں تک ہمیں پہنچنا ہے. That we have to reach to all the houses around our masjid. اور ہر 15 دن میں ایک مرتبہ تمام بالغ مسلمانوں سے ہمیں ملاقات کرنی ہے. At least in every 15 days, every بالغ male should be met around the masjid. हाँ, ये हमारा हदफ है. This is what we have to do. इसके लिए हमें मस्जिद के अतराफ के मकानों की तरतीब देकर, अगर मिसाल के तौर पर 200 मकान हैं और हमारे पास 12 आदमी हैं मशवरे में बैठने वाले, तीन तीन आदमियों की चार जमातें बना लें, 50-50 मकान एक एक जमात को तकसीम कर दें. For example, we have got 200 houses around the masjid. So we make jamaats of 3-3 people. If you have got 12 people, satis, then that will make jamaats and 50-50-50 of these houses should be distributed among these jamaats. और ये तीन आदमियों की जमात जो है वो रोजाना पाबंदी से अपने ढाई घंटे में हर घर के हर फर्द से मुलाकात का निजाम बना लें. So daily in our 2.5 hours, this jamaat of 3 brothers to try to make an effort to meet every individual male, baligh male in the 2.5 hours. उन 50 मकानों में ज्यादा से ज्यादा 100 बालिग मर्द होंगे. Maximum there may be about 100 बालिग मेल्स इन दोज हाउसेस. कि उस 50 घरों में अगर एक घर में 2 बालिग मर्द हैं तो 50 में 100 बालिग मर्द होंगे. सो इफ इन एवरी हाउस इज 2 बालिग मेल्स, सो इन 50 हाउसेस देयर विल बी 100. अगर ये तीन आदमियों की जमात रोजाना ढाई घंटा लगाती है और एक आधे घंटे में एक मुलाकात करते हैं तो रोजाना इनकी ढाई घंटे में 5 मुलाकातें होगी. So if this jamaat of 3 brothers daily we are meeting and for one person half an hour is spent, then at least daily about 5 people will be met. तो महीने भर में इनकी 150 मुलाकात हो जाएगी. And in 1 month 150 people will be met. उनके मोहल्ले में 100 आदमी हैं. There's 100 people in that locality. 15 दिन में ग्राउंड पूरा हो जाएगा. In 15 days we'll be able to cover up the entire locality. और आसानी से धीरे धीरे काम आगे बढ़ जाएगा. इंशाल्लाह इन दिस manner the work will progress slowly. इसलिए एक तरतीब के साथ मेहनत का निजाम कायम करना है अपने मशवरे से. So that with proper tartib and sequence you have to make an effort in our localities through mashwara. रोजाना के अपने मशवरे में इन जमातों से कारगुजारी लें. And daily in the mashwara report must be taken from these jamaats that made an effort. चार जमातें बनाई हैं तो जमात नंबर 1 भाई आपकी क्या कारगुजारी है, जमात नंबर 2, जमात नंबर 3, जमात नंबर 4. For example, if 4 jamaats were made, jamaat number 1 who was met, number 2 who was met, jamaat number 3 who was met, that daily the report must be taken. वो जमात अपनी कारगुजारी सुनावे, अफराद नहीं. The jamaat would give the kargazari, not individuals. कि एक आदमी से हमारी तीन साथियों की जमात है, कल हमने मुलाकात का निजाम बनाया था सुबह 7 बजे से लेकर 9 बजे तक और शाम को हमने 1 घंटा लगाया है, तो इन मुलाकातों में हमारी 5 मुलाकातें हुई, 7 मुलाकातें हुई, उनमें से एक आदमी 4 महीने के लिए तैयार है, एक आदमी 6 महीने के लिए तैयार है, एक आदमी 3 दिन के लिए तैयार है, एक आदमी ने मकामी काम का इरादा किया है, मोहल्ले में कोई बीमार था तो हमने उसकी इयादत की है, एक आदमी के वहां कोई मुसीबत थी तो हमने उनकी ताजियत की है. So like that, one brother will give the report that our jamaat of these are the few satis that we went in the morning from this time to this time we visited these houses, and in the evening from this time to this time we visited these houses, and these brothers were met, and this person's tashkil was made, and that house we went, someone was sick there, and that person they were in some difficulties when to visit those people. So like that, the report will be given in the mashwara. So is tarah se jamaaton se kaarguzari le. So like that, the kaarguzari will be taken from the jamaat. किसी जमात की कारगुजारी कमजोर है तरगीब दे दें. तो इफ वन जमात रिपोर्ट इज वेरी वीक तो तरगीब शुड बी गिवन. एक दिन, दो दिन, तीन दिन तरगीब से भी काम नहीं चल रहा है, वो जमात कमजोरी पड़ रही है, तो फैसल जो है मस्जिद का जो फैसल है वो उस जमात को अलग लेकर बैठे मशवरे के बाद. सो इफ आफ्टर 1 डे 2 डे 3 डे तरगीब इज बीइंग गिवन एंड स्टिल द जमात इज वीक, सो देन द फैसल ऑफ दैट मशवरा विल सिट separately with this jamaat and speak to them after the mashwara. Wajah maloom karenge, kya wajah hai ki aapki mulaqatein nahi ho pa rahi hai, and ask them the reason, what is the reason why no one is being met. Akshar to susti hoti hai, most of them is laziness. Targhib dene ki zarurat padegi, thoda alag se targhib de di, inshallah wo faal ho jayenge. So inshallah if targhib is given separately, inshallah they will start doing it once again. Aur koi wajah hai uska hal sochein, and if there is some genuine reason then you look for a solution, taaki sari jamaatein faal rahe. So all the jamaats will become very very active. Aur sare mohallon mein kaam hota rahe. And in the entire locality the effort will take place. Har ghar tak hamara pani pahunchta rahega. The water will must reach every house. Iske liye zaruri hai ki masjid ka faisal jo hai wo faal hona chahiye. That is why the faisal of the masjid, he himself should be very active. Faisal badalne ka matlab ye nahi ki bari laga dein. To change the faisal doesn't mean that by turn this person and then this person and then this person. कि अभी ये हैं तो फिर हफ्ते के बाद ये आएंगे, फिर हफ्ते के बाद ये आएंगे, फिर हफ्ते के बाद ये होंगे, बारी बारी बारी बारी सब ये मतलब नहीं, बल्कि मस्जिद में हर जगह पर दो आदमी, कहीं चार आदमी, कहीं पांच आदमी, कहीं छह आदमी ऐसे एक्टिव होते हैं जो अपनी दात से आमाल के पाबंद हैं और अपने साथियों को लेकर चलने की उनमें सलाहियत है. ऐसे साथियों को बदल बदल कर फैसल बनावे. The faisal should not be that okay, this week is your turn, next week your turn, next week is your turn. No, that in every masjid there are few satis that are very active in all the amal etc. They should be made the faisal. चाहे मस्जिद के मशवरे में हो, चाहे हलके के मशवरे में हो, ऐसी नौयत के साथियों को जिम्मेदार बनावे कि जो खुद आमाल के पाबंद हैं, ढाई घंटे लगाते हैं, गश्तों में शरीक होते हैं, सहरोजा लगाते हैं, अपना सालाना वक्त लगाते हैं, मशवरों में शरीक होते हैं, तो वो साथी तो सही फिक्र चला पाएंगे. लेकिन जो आदमी खुद ही पाबंद नहीं है, तो इस काम का मिजाज यह है कि जब आदमी खुद फ़ाल नहीं होता है, कुर्बानी पर नहीं होता है, तो वो काम ले भी नहीं पाता है. सो वेदर इज़ अ लोकल मस्जिद मशवरा व हल्का मशवरा व ज़ोन मशवरा, द फैसल शुड बी अ पर्सन दैट्स फ़ाल, दैट हु इज़ गिविंग कुर्बानी, हु इज़ सैक्रिफाइसिंग इन ऑल द आमाल एटसेट्रा. इफ़ सच पीपल आर पुट फॉरवर्ड, इंशाल्लाह द वर्क विल प्रोग्रेस. ऐसे साथियों को हम जिम्मेदार बनावे. सच साथी जिम्मेदार, हाँ, जिम्मेदार बनने का खुद दाया ना रखें. वी शुड नॉट हैव द डिजायर दैट आई वांट टू बिकम द जिम्मेदार. हाँ, दीन की मेहनत में ये चीज मुफीद नहीं है. दिस इज नॉट बेनिफिशियल फॉर द एफर्ट ऑफ दीन. आदमी का खुद का दाया पैदा हो कि मुझे जिम्मेदार बनाया जाए. आई वांट टू बिकम द अमीर, आई वांट टू बिकम द रिस्पांसिबल पर्सन. ऐसे आदमी के साथ अल्लाह की मदद नहीं होती. द हेल्प ऑफ अल्लाह इज टेकन अवे फ्रॉम सच अ पर्सन. हदीसों में आता है जब आदमी को जिम्मेदारी दी जावे, जिम्मेदारी दी जाती है तो अल्लाह की मदद आती है, लेकिन आदमी सामने से तलब करता है तो फिर ऐसे आदमी के साथ अल्लाह की मदद नहीं होती. वी गेट दिस अंडरस्टैंडिंग फ्रॉम हदीस दैट दैट पर्सन हु इज लुकिंग फॉरवर्ड एंड डिजायरस फॉर दैट पोजीशन, दैट हेल्प ऑफ अल्लाह इज टेकन अवे फ्रॉम हिम. बट अ पर्सन डज नॉट वांट टू डू इट एंड इज पुट अपॉन हिम, देन वी सी द हेल्प ऑफ अल्लाह आल्सो कम. अपने साथियों में हम तलाश करें. वी लुक अमंग्स आवर साथीज, हां, कि कौन साथी है जो कुर्बानी से चल रहे हैं, काम में पाबंद हैं, उनको हम मशवरे से तय करें, भाई हमारे ये साथी अभी हफ्ते के लिए, दस दिन के लिए, जैसा भी मामूल है आपस का, कि इतने दिनों के लिए हम इनको मस्जिद में जिम्मेदार बनावें, और वो जिम्मेदार जो है फिर पूरी जिम्मेदारी के साथ, पूरी फिक्र के साथ अपनी पूरी मस्जिद की जमात को लेकर चलें. सो वी सी फ्रॉम अमंग्स आवर साथीज हु आर वेरी एक्टिव, they punctual on the three days in the gash, in the amal etc. We look for those satis and make them the faisal, and we help them and we work with them. Aur hamare samne kaam ho. And in front of us we see the work, we put the work in front. Hamare samne kaam ho ki hamara kaam kaise tarakki kare. And at all times you see that how can the work progress. Tareeqe kaar ye samjhaya gaya ki bhai har ghar ke har fard ki mulaqat ho. One is every individual in every house should be met. हम इसको काबू में लाने की कोशिश करें कि हमारे मोहल्ले के 100% बालिग मर्दों तक हमें पहुंचना है, 15 दिन में एक मर्तबा हमें उनसे मिलना है. So in every 15 days 100% of the balig male should be met in our localities. अब उसके लिए बुजुर्गों ने हमको ढाई घंटे का कहा कि ढाई घंटा लगाओ. Now, when would we do this? In our 2.5 hours of elders tell us. ये ढाई घंटा कम से कम मिकदार है. This is a minimum amount of time. ये रियायत वाली मिकदार है. This is a riayat, something that's a concession to us, 2.5 hours. Yani full concession, ढाई घंटा. It's a concession time. This. इसमें हम concession ना करें फिर. Now in this 2.5 hours, don't make further concessions. हाँ, कोई नया आदमी fresh आया है, वो कह रहा है मैं आधा घंटा दूंगा. खुशी से कबूल है, welcome. If a new person comes, say I can only manage half an hour. You will not chase him away. No, you should take him. Welcome, come, come. लेकिन ये मजमा जो है अब ढाई घंटे में कंसेशन न मांगे. But the brothers that are sitting here, they should not ask concession in the 2.5 hours. बल्कि ये मजमा तो ढाई घंटे से ऊपर जाने की सोचे. But how we should try to increase in the 2.5 hours. आदमी के तबीयत में या तो ऊपर जाएगा या नीचे आएगा. It's the nature of a person, either goes up or comes down. किसी भी फील्ड में आदमी काम करता हो, या तो ऊपर जाएगा या नीचे आएगा. In whichever field it is, either we are progressing or going backwards. ऐसे अगर हम ऊपर नहीं जाएंगे तो नीचे आ जाएंगे. If a person is not progressing, he will be going down. इसलिए ढाई घंटा पूरा लगाना है. So a full 2.5 hours you must give. लगाओगे इंशाल्लाह. All of us will. कौन कौन लगाएंगे? Who'll do it? अल्लाह हम सबको तौफीक दे दे. अल्लाह ग्रांड और हमारे लिए आसान कर दे. अल्लाह पाक मेक इट इजी. अब ढाई घंटे का अपना वक्त तय कर लें. So we should fix our time for 2.5 hours. हाँ, जॉब का वक्त तय होता है. How our work is fixed for our jobs. दुकान का वक्त तय होता है. Our time is fixed for our shop. ऐसे ढाई घंटे का वक्त तय कर लें. Like that, we should fix our time for 2.5 hours. अगर सुबह पूरे ढाई घंटे हमारे पास है तो सुबह लगा दें. If you can give the full 2.5 hours in the morning hours, then do it in the morning. बेहतर वही है. That's the best time. और अच्छी मुलाकातें होती हैं. Then we can meet people in a nice manner. हाँ, उम्मीद शैतान एक बात लाता है कि सुबह लोग सोते हैं. Generally, you see, शैतान puts his nohas. The morning people are sleeping. आप क्या भी होता है ऐसा कि सुबह लोग सोते हैं. मस्जिदार जमात भी नहीं भाई, सुबह सुबह कोई मिलता नहीं है, लोग सो जाते हैं. हमें सुबह सुबह मस्जिदार जमात का जोड़ नहीं करना है. In the morning, in the morning, early hours of the morning, you should try to meet the people. You should not say that no, the people are sleeping, don't meet them now. हमें सुबह मोहल्ले का इज्तिमा नहीं करना है. We do not have to gather everyone in the morning. एक जमात अपने मोहल्ले में जाएगी, 50 घर हैं, 50 घरों में से उनको एक आदमी चाहिए सुबह सुबह. If one जमात goes, he's going to make an effort around 50 houses. From that 50 houses, someone and someone will meet in the morning. एक आदमी मिल जावे ना मिल जावे. Will you meet at least one person? अरे भाई बोलो ना. एक आदमी मिलेगा नहीं मिलेगा उनको. Will we meet one person? लेकिन जब वो जाके तलाश करेंगे तो मिलेगा ना. But when will we meet that person? When you go and look for that person. लेकिन वही वापस आ गए कि अमीर साहब सब सोए हुए हैं. But if we just go, he just fall down, so everyone is sleeping. दूसरे दिन ये तीन भी जाके सो जाएंगे. Then the next day, this jamaat also will go and sleep away. और अगर ये तीन तलाश करने निकले तो इनको चौथा एक जागता मिल जाएगा. But if we go out and look for the people, then we will find someone. एक आदमी से मुलाकात करेंगे, आधा घंटा जाएगा. We'll meet one person, half an hour will go. और फिर जाएंगे तो इतने में सोया हुआ भी जाग जाएगा. And by the time we reach the next person, those are who are sleeping will be awake by that time. फिर वो एक से मिलेंगे, इतने में 8 बज जाएंगे. Then we meet the next person will be 8 o'clock. 8 बजे उठने वाला अब जाग जाएगा. And that person wakes up 8 o'clock will be able to meet that person. उससे मिलेंगे 8:30 बजेंगे. Then we meet that person will become 8:30. उतने में चौथा जाग जाएगा. And by that time the fourth person will wake up. तो बारी बारी बारी मुलाकातें होती रहेगी. So that we keep on meeting the people. लेकिन ये चीज अभी काबू में नहीं है. Still we haven't got it. यही है ना. इसमें से कोई है जो सुबह मुलाकातों में मुलाकात करते हैं ढाई घंटा लगाने वाले? Is there anyone that's making mulaqat in the morning? एक दो दो दो दो आदमी है इधर. इधर है कोई? तो बहुत अभी काबू में नहीं है, इसलिए काबू में लाते इसको महीना, दो महीना, छह महीना भी लग सकता है. कितने महीने? एक महीना, दो महीने, चार महीने, छह महीने भी लग सकते हैं. लेकिन आप हजरात तय कर लो कि इंशाल्लाह हमें अपना ढाई घंटा सुबह लगा देना है. That's why now we have to make a start. It may take 1 month, 2 months, up to 6 months also. But let us make a start and start working towards it, inshallah. क्या करते हैं इंशाल्लाह? Everyone will कौन कौन नियत करते हैं? Who makes niyat, inshallah? अच्छा, जिसकी जॉब जल्दी है, फजर बाद फौरन निकलना है, तो उनको जबरदस्ती नहीं है. There will be some people who have to go to work, employment in the early hours. मदरसे के उस्ताद हैं जिनको पढ़ाने जाना है, स्कूल में टीचर हैं, उनकी जल्दी स्कूल है. Laborers, etc. They have to go early. उनको तो गुंजाइश नहीं है क्योंकि सुबह जल्दी मसरूफियत है उनकी. They start off early in the morning. वो आने के बाद लगा दें. So they should do it in the evening. लेकिन जो 8 बजे दुकान खोलता है, 9 बजे खोलता है, 10 बजे जॉब पर जाना है, उसके पास सुबह 2 घंटे, 2.5 घंटे, 3 घंटे फारिग है. सुबह अपनी मस्जिद का मशवरा कर लिया, मशवरे के बाद अपने मामूलात पूरे कर ले, मस्जिद में बैठकर कुरान पढ़ लें, तिलावत कर लें, जिक्र कर लें, दुआ मांग लें, इशराक का वक्त हो गया, 2 रकात इशराक की पढ़ के अल्लाह से मदद मांग के मुलाकातों में निकल जावें. But there will be some people who start off the job a bit later, 10 o'clock or 9 o'clock or some at a later time. So they after fajr, the mashwara, the tilawat, the zikrullah, ishraq, etc. caught in mulaqat. And inshallah, try to do it in the morning. तो उतने में सोए हुए भी तकरीबन जाग जाएंगे. आपके यहाँ तो लोग जल्दी उठ जाते हैं. So inshallah, those that are sleeping also will be awake by that time. और एक बेहतरीन निजाम कायम होगा घर घर की मुलाकातों का. And inshallah, a very nice system will evolve regarding the home to home मुलाकात. ये घर घर की मुलाकातें अगर सही रुख से जिंदा हो जावे, हजारों फितने दफा हो जाएंगे. And inshallah, if this comes alive properly, this home to home मुलाकात, inshallah, thousands of fitnas will be washed away. हाँ, बहुत सारे फितने इस रास्ते से दफा हो जाएंगे. Through this, many, many, many fitnas will get wiped away and eradicated. लेकिन इसके लिए आपको थोड़ा जब्त रखना पड़ेगा. But we have to remain firm and steadfast. इसका माहौल नहीं है. Now we haven't got that environment of that. एक दिन, दो दिन, तीन दिन, चार दिन जाओगे मोहल्ले में भी आपको लोग ताज्जुब से पूछे, भाई सुबह सुबह कहाँ जा रहे हो? One day, 2 days, 3 days, you start off. Even the people in the locality will ask, "What's wrong with you? Where are you all going?" क्योंकि जो चीज असल होती है, लेकिन वो माहौल में नहीं होती, तो ताज्जुब की चीज बन जाती है. What is the original way? But if it's not in vogue, then it becomes something very strange. हाँ, जैसे आजकल देखते हैं कोई अगर अजान से 10-15 मिनट पहले मस्जिद जाता हो, तो उसको लोग पूछते हैं, भाई इतनी जल्दी जाकर क्या करोगे? Like for example, if someone nowadays goes to the masjid about 10-15 minutes before azan, Oh, what's wrong with you? So early you're going to the masjid. Abhi to bahut der hai. Still a lot of time. अगर कोई जुमा के दिन 11 बजे 10 बजे से मस्जिद जाता हो तो घर वाले भी पूछेंगे इतनी जल्दी कहां जा रहे हो If someone on the day of Juma keeps goes away 11 o'clock 10 o'clock to the masjid even the wife will ask why are you going away so early हालांकि मस्जिद तो जितना जल्दी जाया जाए वो फजीलत की चीज है Whereas the masjid the quicker we go the more time we spend is something virtuous उस पर अजर है Great rewards are in लेकिन माहौल में नहीं है But because it's not in the mahol and environment it seems very strange इसलिए लोग ताज्जुब से पूछते हैं That's why people take this something that's very strange agar koi jawan aadmi jo hai na apne karobar aur tijarat ke alawa ka sara waqt masjid mein guzarta ho to log uski baat karke kya ho gaya isko bas masjid mein baitha rehta hai to if for example a young person he spends most of the time in a masjid and less time in his workplace what's wrong with him he's only in the masjid this person kyunki ye cheez logon mein mahol mein nahi hai Because it's not something in the environment this to isliye ye subah ki mulaqatein mahol mein nahi hai to aap log ghabra to nahi jaoge Because now we haven't got into our environment, this mulaqat, this meeting the people in the morning. We must not become worried. We should just start doing it and carry on doing it. तय करें कि इंशाल्लाह करेंगे. All of us make this niyat, we'll do it. इसलिए कि सुबह मुलाकातें अगर करते हैं तो साल भर ये सिलसिला चलता रहेगा. If we do the mulaqat in the morning, inshallah the entire this system will continue. जो जमातें शाम को बनती हैं, एक दिन हफ्तावारी गश्त होता है, एक दिन हफ्तावारी इज्तिमा होता है, एक दिन दूसरा गश्त होता है, एक दिन हलके का मशवरा होता है, महीने में एक दिन और मशवरा कोई है, तो तकरीबन 4-5 दिन हर हफ्ते के, तो 20-22 दिन जो है शाम को कोई हमारा इज्तिमाई अमल होता है, तो फिर वो घर घर की जो मुलाकातें हैं वो नहीं हो पाती हैं। Look at the evening, one day will be our in-gash, another day is our out-gash, then our shab-guzari. Or weekly mashura, then some other halka mashura comes away. So what's getting affected? The home-to-home mulaqats are getting affected in the evening. और जो हजरत सुबह मुलाकात का निजाम बनाते हैं, उनको साल भर सुबह कोई इज्तिमाई अमल नहीं। But those mulaqats that are being done in the morning hours, then in the morning there's no इज्तिमाई or collective programs. So all the mulaqats can be done in the morning. बस सुबह अपनी जाती कुर्बानी होती है। It's only that we have to give the sacrifice from ourselves. कि जी चाह रहा है सोने को और तकाजा है मुलाकात का। Our nafs is telling us to go to sleep and the taqaza is to go make mulaqat. अच्छा सुबह की मुलाकातें काबू में आई तो जमातों की रवानगी सुबह होती है। जमातें वापस सुबह आती हैं, उनकी कारगुजारी वापसी की बात मस्जिद जमात मुंतकिल होती है दूसरी मस्जिद में सुबह होती है उनका इस्तकबाल उनके मशवरे में शिरकत जमातों की नुसरत ये सारी चीजें आसानी से काबू में आ जाती हैं जब हमारा ढाई घंटा वाला मजमा सुबह होता है ज्यादा सर इफ ऑल दिस इज हैपनिंग इन द मॉर्निंग एवरीथिंग विल फॉल इनटू प्लेस जमात लीविंग जमात कमिंग द हिदायत हैज बीन गिवन द वापसी बयान हैज बीन गिवन द रिसीविंग जमात और सेंडिंग द जमात टू द नेक्स्ट लोकेलिटी ऑल इज हैपनिंग इन द मॉर्निंग आवर्स So this mulaqat also if it's happening in the morning, everything will fall into place, inshallah. और मुलाकातें भी 100% हो जाएगी. And all our mulaqats will take place 100%. अब हम मुलाकात में जा रहे हैं तो हर मुसलमान से हमें दीन, ईमान, आमाल, अखलाक, इखलास, आखिरत की बातें करनी है. So in our mulaqats, what should we speak about? दीन, ईमान, आमाल, इखलास, आखिरत. We should speak around these lines. हाँ, जिन चीजों को हम जिंदा करना चाह रहे हैं, उन चीजों को बोलना पड़ेगा. What we want to come alive in Ummat, we have to speak about that. खाली अलग सलेक हो गई ये मुकम्मल मुलाकात नहीं है. You know, only speak only on this or that, or just meet few people. This is not mulaqat. या खाली तश्कीली याद दिहानी हो गई कि इब्राहिम भाई आपका बहुत पुराना इरादा चल रहा था आप 4 महीने की जमात बन रही है अब तो आपको जाना ही पड़ेगा तो ये हमारी मुकम्मल मुलाकात नहीं है. And just go to someone telling Ibrahim bhai that for long you haven't come out. Now you have to spend 40 days now that you have to come out now. This is not a complete mulaqat. और ये हमारे तरतीब नहीं है. And this is not our way. हजरत जी रहमतुल्लाह अलैह फरमाते थे तश्कील तो हमारा छठा नंबर है उससे पहले 5 नंबर है. हजरत जी रहमतुल्लाह अलैह से तश्कील इज द 6th नंबर बिफोर दैट इज 5 अदर पॉइंट्स. या ईमान ईमानियत को बोलें अल्लाह को बोलेंगे आखिरत को बोलेंगे नमाज और इबादतों को बोलें इल्म और जिक्र की अहमियत को बोलें इकराम और अखलाक को बोलेंगे इखलास को बोलें और फिर आखिर में इन सिफतों को इन खूबियों को अपने अंदर अपने घर वालों में बीवी में बच्चों में पोतों में नवासों में अपने मोहल्ले में इन चीजों को लाने के लिए एक मेहनत बुजुर्गों ने कायम की राइज की है जिसमें अगर हम लगेंगे करेंगे तो हमको ये फायदा होगा ये फायदा होगा ये फायदा इतने फायदे बतावें और मुंह भर के बोलें जैसे ताजिर आदमी दुकान पर आने वाले ग्राहक को किसी तरह छोड़ने पर राजी नहीं होता वो लेने को बिल्कुल तैयार नहीं है لیکن یہ دینے پر ایسا تلا ہوا ہے کہ یہ نہیں تو یہ مال لے لو بھائی, یہ نہیں تو یہ لے لو, یہ نہیں تو یہ لے لو, یہ نہیں تو یہ لے لو, وہ نقد نہیں تو ادھار لے لو, کسی بھی طرح اس کو دے کر روانہ کرتا ہے. اس طرح ہماری یہ ملاقات ہے. So like that we see that the ملاقات will speak about ایمانیات اور نماز and all the other points also, the importance of علم, ذکر, اخلاص, اکرام, all those things, اخلاق will speak and thereafter come to us تشکیل. And for example, a businessman, a customer comes in his shop, that no, he shows him an article, no, I do not want it, just does not let him go, no, he'll take out another thing, something else he'll take out, another article, no, this is of a better quality, take this one. And finally, even if he doesn't say, okay, if you do not want to take it on cash, take it on credit, but you will not let him go empty-handed. Take something from him, like that in our mulaqats also, after all the targhib, etc., finally the tashkeel, and take something out from the tashkeel. اگر وہ نقد تیار نہیں ہے تو اس کو چار مہینے کی نیت کروا لیں. If he's not ready immediately cash for 4 months, at least make him make the niyat for 4 months. اور مقام کام پیش کر دیں. And then put forward the local work to him. اس پر ان کو آمادہ کر لیں. Encourage him to do the local work. اس پر بھی آمادہ نہیں تو کم از کم تعلیم کے لیے تیار کر لیں, بھائی مسجد میں تعلیم ہوتی ہے. At least the تعلیم, the daily تعلیم that takes place in the masjid. اخیر درجے میں وہ ایک عمل کے لیے تیار ہوا. So at least for something, you make him ready for one of the عمل. تو ملاقاتوں میں ہم جاویں تو صرف ملنے کے لیے نہیں جانا ہے, بلکہ اس بھائی کو پورے دین پر اور دین کی دعوت اور محنت پر تیار کرنے کی نیت لے کر جانا ہے. So this ملاقات that we go for, not just for the sake of meeting him and finish. No, but how to bring that person and ourselves onto complete deen and on the effort of deen. اس لیے دو رکعت پڑھ کے جاویں. That is why we read 2 rakats of namaz and then we go. اللہ سے مانگ کر جاویں. Make dua to Allah. ہاں, اپنی نفی کر کے جاویں. We negate ourselves and our effort. کہ اللہ ہم سے نہیں ہوگا. Allah, we cannot do anything. ہم تو کمزور ہیں. We are very very weak. ہم کو کہنا بھی نہیں آتا. We do not even know how to speak. تو قوی ہے. You are strong, Allah. اس بھائی کا دل تیرے ہاتھ میں ہے. The heart of the person, oh Allah, is in your control. ہاں, تو ایسی نیت بنا کر جاویں. So this نیت we go. اور اپنی نیت سے جاویں. And we go with our own نیت. اپنی نیت سے جائیں گے پورے مہینے میں ایک بھی ملاقات نہیں ہوگی, پھر بھی ہم مایوس نہیں ہوں گے. If we go with our own intention that I am, this message is for me, even if we do not meet even one person the entire month, we will not lose heart, we will not become despondent. کہ اپنی نیت سے جا رہے ہیں. Because why? I'm going for my own self. اور اپنی نیت سے ہم بات کریں گے. And when I'm speaking to that next person, but the target is my own heart. اور اپنے مذاکروں میں فضائل بتاویں. And in the مذاکرہ we'll speak of virtues. امراض امت کو بیان نہ کریں. We must not speak of the ills. حالات حاضرہ کو اپنے مذاکروں میں نہ لاویں. The current issues you should not discuss in our ملاقات. وہ سب ہم کو کمزور کریں گے. These things will weaken us. ہاں, یہ جو حالات دنیا کے نا, چاہے سیاسی حالات ہوں یا بیماریوں کے حالات ہوں یا تجارتی اور بزنس کے لائن کے حالات ہیں یا معاشرت کے بگاڑ اور فساد ہیں, ان چیزوں کا یہ ہمارا موضوع ہی نہیں ہے. Whatever is happening in the dunya, all this, all the political conditions and the epidemic conditions and this condition and that condition, all this, you should not discuss all these things. ہمارا موضوع ایمان, اعمال, اخلاق, اخلاص, آخرت, علم, ذکر, دعوت اللہ, یہ ہمارا موضوع ہے. What should be our topics? ایمان, صلات, اعمال, علم, ذکر, اخلاق, this is what we should be speaking about. اور اس میں بھی ان چیزوں کے مسائل نہیں, اس کے فضائل ہمارا موضوع ہے. And not the مسائل and the laws and rules and regulations regarding these things, but the virtues regarding these. مسائل علماء سے رجوع کریں گے. The مسائل, the laws, rules and regulations should go to the ulama for this. ہماری ان ملاقاتوں میں, ہمارے مذاکروں میں جو ہیں فضائل آئیں گے. In our ملاقات you speak of the virtues. حوصلہ بنانے والی بات ہوگی. Things that will lift up our spirit. اس لیے صحابہ کے قصے سنائیں گے. You speak on the incidents of صحابہ اکرام. حضور صلی اللہ علیہ وسلم کے واقعات سنائیں. The stories of رسول اللہ صلی اللہ علیہ وسلم. ہاں, یہ حالات کا تاثر ہم نہ لیں. We should not become affected with the current conditions. دنیا حالات کا گھر ہے. In this dunya things will continue happening. It's a house of یہاں تو حالات بدلتے بدلتے رہیں گے. Conditions will keep on changing in the dunya. اگر کوئی پاور لوم ہوتا ہے نا, پاور لوم, وہ کھٹ کھٹ کھٹ آواز آتی رہتی ہے, وہ پاور لوم میں جائے وہاں اور اس کے مالک سے کہے کہ بھئی یہ کیسے ہیں, کھٹا کھٹ کھٹا کھٹ آواز آ رہی ہے یہاں, تو وہ اس کی حماقت ہے, اس کو پوچھ رہا ہے. وہاں تو کھٹا کھٹ ہی ہونا ہے, تبھی تو کپڑا باہر آئے گا. So in the textile mill and the machines are moving tuck tuck tuck tuck tuck tuck, you go to the owner of the factory and think, what's wrong? So much noise in this. www.tabligh.com, the revival. Oh no, ignore the noise. The product is coming out. You continuously worrying about the noise, then you will not go anywhere. ये दुनिया इसी तरह चलेगी. Like that, the dunya will continue. The noises will continue in the dunya. और ये सारी चीजें बढ़ेगी अब. And it will even become even more noises afterwards. तभी कयामत आएगी. And then कयामत will come. और ना कयामत भी नहीं आएगी. Otherwise, कयामत will not come. तो इन हालात का असर ना ले हम. So we should not become affected by all these things that are happening. हालात तो चलते रहेंगे. These things will continue happening. चाहे कारोबारी हालात हैं या बीमारी सीमारी के हालात हैं या सियासी हालात हैं, उसका हम असर न ले, हम अपना काम करते रहें. There is business conditions, political conditions, health conditions. We should continue doing what we have to do. हाँ, हम ईमान आमाल के मुजाकरे करते रहें. We should be making the muzakara of iman and amal. बल्कि इस किस्म के हालात में ईमान आमाल के मुजाकरे ये हमारी गिजा है. But in fact, in these types of conditions, ईमान एंड अमाल इज अवर स्पिरिचुअल नरिशमेंट. हाँ, मौसम का भी ज्यादा मुजाकरा ना करें. वी शुड नॉट इवन डिस्कस द सीजंस एंड द क्लाइमेट्स आल्सो. हाँ, वरना बाहर जो है, बाहर अगर 30 डिग्री है, एक आदमी आए वहां से, बहुत गर्मी है, बहुत गर्मी, वो 32 कर देगा यहाँ आकर, और तीसरा उसको कहेगा वो 34 डिग्री कर देगा, और चौथे के पास कहेगा बहुत पसीना हो रहा है, बहुत पसीना, वो 40 कर देगा, और बाहर टेम्परेचर 32 है. इफ फॉर एग्जाम्पल आउटसाइड इज 32 डिग्रीज, इज वेरी हॉट, सम विल कम, इज हॉट. No, other person will say, no, it's not 32, it's 34. Someone will say, no, it's 40. Someone will say, it's 45. But outside, it's 32. वो तो मौसम की गर्मी है, तो गर्मी तो होनी होनी है. So that's how the climate is. It's hot, it's hot. और मौसम में ठंडक है, तो ठंडक होनी है. And if it's cold, it's cold. हाँ, सर्दी गर्मी से हिफाजत का हम इंतजाम कर लें. We make the arrangements for hot and cold, and we continue our life. लेकिन सर्दी, गर्मी, बारिश, जैसे हमारे कारोबार, तिजारत के लिए रुकावट नहीं है, सर्दियों में भी लोग जा रहे हैं, बारिशों में जा रहे हैं. यूरोप में बर्फ हो जाती है तो लोग बर्फ हटा के गाड़ियां चला रहे हैं, बर्फ हटा के दुकानें खोल रहे हैं. तो बस सिर्फ एक तबलीग का ही काम रह गया था कि जो सारा बारिश तेज हो जावे तो रुक जावे, और सर्दी ज्यादा हो जावे तो जमात ना जावे. So whether it's raining, it's hailing, it's snowing, it's hot, it's cold, our work should continue. Half of the dunya, whether it's raining, it's hot, cold, we open up our shops. In Europe, when it's snowing, the life continues. They move the snow and they continue the work. Like that, our effort also should not come to a stop because of the climate conditions. Maulana Yusuf Sahab Rahmatullah Alayhi farmate the ki deen ki mehnat ke liye aisi tadbeera karo jaisi tum apni dunya ke liye karte ho. Well, Yusuf Sahib Rahmatullah used to say, for the effort of deen, make such planning like how you do for your dunya also. इसलिए तय करें इंशाल्लाह कि हर हाल में काम करेंगे. We make this determination in our hearts that in every condition we will carry on doing the work. और मुलाकातों के इस निजाम को जमाएंगे. And we will continuously do this मुलाकात. चाहे उसके लिए महीना, दो महीने, छह महीने लग जावे, लेकिन ये मजमा तय करे कि हम इंशाल्लाह सुबह की मुलाकातों को काबू में लाएंगे. Even if it takes up to 6 months also, but inshallah we'll try to make the mulaqats in the morning. सुबह अगर किसी के पास एक घंटा है तो उनका एक घंटा ले लो. हमको जल्दी जॉब पर जाना है, एक घंटा दे दें सुबह, बाकी डेढ़ घंटा वो दोपहर में आकर दे दें, शाम को दें. जो हमारी मुलाकात के लिए कोई वक्त मुतय्यन नहीं है कि भाई सुबह ही ढाई घंटा दें या ईशा के बाद ही दें. किसी को असर से ईशा में सहूलत है ज्यादा तो उस वक्त वो करें, लेकिन सुबह का वक्त जैसे मैंने अर्ज किया कि साल भर कंटिन्यू चलता रहेगा, मुलाकातें काबू में रहेगी, 100% बालिग मर्दों पर हमारी मेहनत जारी रहेगी. सो इफ यू कैनॉट स्पेयर द फुल 2.5 hours इन द मॉर्निंग, even half an hour, 1 hour we spend in the morning, the balance you can do it later on. But we should try to start it off. Inshallah, in this way, throughout the year, the effort will continue, inshallah. इसी तरह इस मेहनत में, हर मुलाकात में, हर मर्द को घर की मेहनत के बारे में फिक्रमंद करें. In this effort, every individual should make an worry and concern regarding the effort of the house. जो अपने घर में फजाइल की तालीम करें. That in our homes, we have the halqa of fadail. ये अमल आम है. This is all of us have to do it. कि हर घर में तालीम होनी चाहिए. In every home, the halqa of talim should take place. चाहे उस घर में मर्द हैं तो मर्द कल्ला, नहीं है औरतें हैं तो घर में औरतें तालीम करें. If there's men in the house, the men also must do it. There's no men, only ladies. The ladies must do it. लेकिन हर घर में फजाइल की तालीम हो. In every home, the talim of fadail and virtues should take place. इससे घरों की फिजा हमवार होगी. In this manner, inshallah, the environment of the houses will come alive. अमल का शौक पैदा होगा. The desire to do amal will come alive. तरबियत का निजाम कायम होगा. The proper upbringing will come alive. हजरत जी रहमतुल्लाह अलैह फरमाते थे कि भाई अपने घरों में तालीम शुरू करके उन सुराखों को बंद कर दो जिन सुराखों से तुम्हारे घरों में बेदीनी आती है. हजरत जी रहमतुल्लाह अलैह से फॉर द बरकत ऑफ द अमल ऑफ तालीम, दोज होल्स एंड दोज ओपनिंग्स फ्रॉम वेयर बेदीनी एंड फितनास आर कमिंग इन, इंशाल्लाह दिस विल क्लॉग अप एंड ब्लॉक दोज होल्स अप. ہاں مولانا عمر صاحب رحمۃ اللہ علیہ ایک بات بڑے پتے کی بتاتے تھے کہ بھائی اپنے گھروں میں تعلیم شروع کر دو ورنہ تم اپنے ہی گھروں میں بے گھر ہو جاؤ گے. مولانا عمر صاحب رحمۃ اللہ علیہ used to say the start of the تعلیم in your houses, otherwise you in your own house will become homeless in your own home. ہاں بات سمجھ میں نہیں آتی ابھی, لیکن ہمارے پرانے ساتھی وہ کہہ رہے تھے, ایک مرتبہ ہم لوگ ملاقات میں گئے محلے میں, تو ایک بڑی عمر کے ہمارے بڑے معزز آدمی محلے کے, وہ قرآن شریف لے کر باہر کرسی لگا کے پڑھنے بیٹھے تھے گھر سے باہر راستے پر. تو کیا ہم نے ان سے کہا قاضی صاحب یہاں راستے میں ڈسٹ گاڑیاں واڑیاں سب ڈسٹرب ہو رہے ہو, گھر میں بیٹھ کر پڑھ لیتے. تو انہوں نے کہا ہاں بھائی میں گھر میں ہی پڑھنے بیٹھا تھا لیکن ہمارے پوتے نے ٹی وی چلایا, میں نے اس کو کہا بیٹا بند کر دے, تو اس نے کہا دادا تم باہر چلے جاؤ. He says to understand this, this example is given that once when Jamaat was going for gas, they met an old man sitting outside on the pavement reading Quran. So saying, why are you sitting here, this heat, this dust, the traffic is moving, all the noise and all, sit in the house. So saying, I sat in my house to read Quran, my grandson came to me, he put the television on loudly, so I told him I'm reading Quran. He said, no, if you want, you get out of the house, I'm leaving the TV on. And he took me out of the house. So in my own house, I have become homeless. کہ گھر والوں کا ذہن نہیں بنا ہے. If the zen of the people of the house is not made, this is what happens. اس لیے ہمارے ذمہ کا سب سے پہلے ہم کوشش کریں کہ اپنے بیوی بچوں کا ذہن ہموار کریں. So that's why we should make an effort that our wife, our children, etc., how their zen also to be made towards the effort of deen. فکری اعتبار سے ہم ان کو اپنے ساتھ کریں. We should be united in our fikr. چار مہینے میں بیوی ہمارے ساتھ نہیں آئے گی, چلے میں ہمارے ساتھ نہیں ہوگی, لیکن ہم چار مہینے میں چلے میں ہیں, بیوی ہماری فکروں میں شریک ہوں. That we should be united in our fikr. She will not, the wife will not come with us for 4 months or 40 days. She is at home, but the fikr and the worry and concern is united together in fikr. ہاں بچے ہمارے ساتھ نہیں ہوں گے چار مہینے میں, چھوٹے ہیں وہ, لیکن small, they will not be with us in 4 months. ہماری فکروں میں وہ شریک ہونے چاہیے. They will be united in our fikr. تو ہماری فکر برقرار رہے گی. So our fikr will be united. دینی فکر ہوگی. It will be a dini environment in اسلامی house. فکر ہوگی. So Islamic environment. دعوتی فکر ہوگی. It will be the environment of دعوت. اور اگر تعلیم کو ہم نے نظر انداز کر دیا اور ہم خوب وقت لگاتے رہے تو ہماری اور ان کی فکریں کبھی بھی یکساں نہیں ہو پائے گی. But if we neglect the تعلیم in the house, then they will be moving in one direction and you will be moving in another direction. ہاں اس لیے طے کریں انشاءاللہ کہ ہم خود بھی اس کی پابندی کریں گے. So that's why you should have this determination. You should be punctual on our home تعلیم. اور محلے کے 100% گھروں میں تعلیم شروع ہو اس کے لیے کوشش کریں گے. And an effort should be made. Our 100% تعلیم can come alive in the entire locality. اور یہ جو ہفتہ واری تعلیم کے حلقے ہیں, ہفتہ واری تعلیم کے حلقے, وہ ہماری کوشش ہو کہ دھیرے دھیرے دھیرے 100 مکانوں پر ایک ہو رہا ہے, ہم استعداد پیدا کریں. ہر جب جتنے شعبے چلتے ہیں ان کے پاس آدمی نہیں ہوتے تو آدمی تیار کرتے ہیں وہ اپنے شعبے کو چلانے کے لیے. مستورات کے تعلیم کے حلقوں کے لیے ہمارے پاس وقت تگی ہوئی ایسی بہنیں نہیں ہیں, تو ہم دھیرے دھیرے تیار کریں. مزیدار جماعت کے ساتھیوں کو ترغیب دیں کہ اپنی امی کے ساتھ, بیوی کے ساتھ, اپنی والدہ کے ساتھ وقت لگاویں, اور ایسی بہنیں تیار کریں کہ ایک حلقہ ہے تو ہمیں 2 حلقے بنانے ہیں, 1 مہینے میں, 2 مہینے میں, 3 مہینے میں, 4 مہینے میں, 5 مہینے میں, 6 مہینے میں. اگر 6 مہینے میں بھی ہم ایک حلقہ بڑھاتے ہیں تو مسجد کے اطراف میں اگر ہمارے 200 مکان ہیں تو آرام سے 1.5 سال کے اندر ہمارے 1 کے 4 حلقے ہو جائیں گے. ون از دا ہوم تعلیم اینڈ دا ادر تعلیم از دا ویکلی تعلیم ان دا لوکیلٹی ویئر ونس ا ویک دا مستورات گیدر فار دا تعلیم ان دا لوکیلٹی. سو ہاؤ این ایفرٹ کڈ بی میڈ ہاؤ ان ایوری ہاؤس and from every house, every masurat, every lady can attend the ta'aleem. But how can this come? That in our daily mulaqats, speaking to our satis, encouraging them, taking them out with their families in the path of Allah, and slowly, slowly, inshallah, one by one will increase, then another halqa can be established, another venue can be established, like that another venue, like that inshallah in few months time, the entire locality will become 100% that will attend the weekly تعلیم inshallah. تاکہ یہ ہفتہ واری تعلیم میں 100% مستورات کی شرکت ہو جائے. So how can 100% of the مستورات also attend the weekly تعلیم. جتنے چھوٹے حلقے ہوں گے اتنے زیادہ مستورات جڑے گی. How smaller the halqas is, the more the مستورات will gather. لیکن مستورات کا تعلیم کا حلقہ مسجدوار جماعت اپنی طرف سے نہ بڑھا دیں. The مستورات تعلیم حلقہ مسجد اور جماعت فرام دیم سیلف دے شوڈ ناٹ انکریز اٹ. وہ کیپیسٹی اپنی تیار کر کے پھر حلقے کے ذمہ داروں کے سامنے رکھیں. وی شوڈ میک این ایفرٹ once that capacity has grown, then in that halqa, appoint some responsible person. اس کے لئے کچھ قوائف شرائط ہیں. There are certain conditions for this. کہ جو بہنیں تعلیم کرے گی وہ مشورے سے چلنے والی ہو, کام کی تھوڑی بہت سمجھ رکھتی ہو, کتاب پڑھ سکتی ہو, صفات کا تھوڑا مذاکرہ کر لیتی ہو, اور بڑی چیز ہے کہ وہ مشورے کی پابند رہ کر چلتی ہو. تو وہ سارے قوائف شرائط حلقے والے دیکھیں, پھر اس کے بعد وہ اجازت دیں, پھر اس کے بعد بڑھاویں. If there are all the conditions are met, for example, this masturat has spent time in the path of Allah, they are paban in the amal, and they themselves during the muzakara, etc., all the conditions are met, then the Masjid Dwar Jamaat will make mushara, and okay, in this halqa now, another weekly talim will start. لیکن اس کے قوائف شرائط کو اتنے مشکل نہ بنا دیں کہ وہ اس کو شروع کرنا ہی مشکل ہو جائے. But it should not become so difficult that they can't even start it off too. مولانا عمر صاحب رحمت اللہ علیہ ایک بات فرماتے تھے, بھائی مسترات کا کام بہت نازک ہیں, بہت نازک ہیں, لیکن اتنا نازک نہ بنا دیں کہ اس کو چھو بھی نہ سکیں. Mullah Umar Sahib rahmatullahi used to say that the effort of the masturat is very, very delicate, is very nazuk, but don't make it so nazuk that you can't even touch it, if you touch it, it melts. تو اتنا نازک بھی نہ بنا دیں, ہاں اس کے اصول کی پوری رعایت کریں. But you should try to keep all the usools and principles in front. کریں گے انشاءاللہ. All of us will try inshallah. بھائی کریں گے. زیادہ بھوک لگ گئی لگتا ہے. کیا ٹھیک ہے انشاءاللہ, اب اگلی مجلس میں انشاءاللہ باقی مذاکرہ کریں گے بعد اثر. ابھی جیسے آپ حضرات ماشاءاللہ بڑی توجہ سے شریک ہوئے ہیں, بس آگے کی جتنی ہماری مجلس ہے کل تک ہیں, کل رات تک جب تک دعا ہو, اور پرسوں صبح تک جو مذاکرہ ہے, تو وہاں تک جو ہیں سارے ساتھی جو ہیں اسی طرح تھوڑی قربانی دے کر, بلکہ یہ آج ہی سے نیت کر لیں کہ دین کی نسبت اور لمبا بیٹھنے کی اور لمبا جاگنے کی, زیادہ تھکنے کی آج ہی سے نیت کر رہے ہیں, تاکہ ہماری زندگی میں سے جو قربانی کا جو جز باہر آیا ہے وہ دوبارہ کام میں اندر آ جائے. کریں گے انشاءاللہ فکر اس کی. انشاءاللہ after asr salat also we'll continue this, and from now we make this niyat inshallah that it is tiring, we are tired, we have got our needs, necessities, etc., but it's part of the qurbani that we have started. The rest of the day, tomorrow also, till Monday morning also, inshallah, will continue. And this is starting the effort, the increase in our qurbani, inshallah. All of us will do it, inshallah. Subhanak Allahumma wa bihamdika, ashhadu an la ilaha illa anta. Inshallah, lunch will be served by the brothers of Transvaal, inshallah. Lunch will be served by the brothers of Transvaal. Asr Azan will be at 5 o'clock. Jamaat will be at 5:30. Asr Azan will be at 5 o'clock. Asr Jamaat will be at 5:30, inshallah. There are two vehicles, a Toyota, white Toyota, NUR84095. NUR84095. And a white Honda NT63489. It's in the inside parking. Please remove your vehicle or repark it properly. It's causing an obstruction for vehicles to pass through. Exactly.